बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल त्यसो त बडो मुश्किलले हाम्रो तस्विर बनाइन्छ त्यसो त बडो मुश्किलले हाम्रो तस्विर बनाइन्छ जब बनाइन्छ काँधमाथिबाट शिर हटाइन्छ मलाई मयनका खुट्टा दिएर जानेले भनेका छन् मलाई मयनका खुट्टा दिएर जानेले भनेका छन् अबदेखि तेरो बाटोभरि आगो बिछ्याइन्छ जब बनाइन्छ काँधमाथिबाट शिर हटाइन्छ आमाका आँखाहरूमा सधैँ केटाकेटी देखिन्छ आमाका आँखाहरूमा सधैँ केटाकेटी देखिन्छ बुढा ऐनाहरू देखाएर उसलाई झुक्याइन्छ जब बनाइन्छ काँधमाथिबाट शिर हटाइन्छ आऊ एक नजर लगाऊ यो रङ्गमञ्चलाई आऊ एक नजर लगाऊ यो रङ्गमञ्चलाई जसले जे हेर्न चाहन्छ यहाँ त्यही देखाइन्छ जब बनाइन्छ काँधमाथिबाट शिर हटाइन्छ यहाँ भोकको मुद्दा उठाउँदैन कहिल्यै तर यहाँ भोकको मुद्दा उठाउँदैन कहिल्यै तर भोकाहरूको मुद्दामा हङ्गामा मचाइन्छ जब बनाइन्छ काँधमाथिबाट शिर हटाइन्छ हामी पनि व्यागुताहरू हौ फगत व्यागुताहरू हामी पनि व्यागुताहरू हौ फगत व्यागुताहरू फरक यति छ हामीलाई सर्पसँगै हुर्काइन्छ त्यसो त बडो मुस्किलले हाम्रो तस्विर बनाइन्छ जब बनाइन्छ काँधमाथिबाट शिर हटाइन्छ डाक्टर निरज भट्टराईको तलास गजल संग्रहमा संग्रहित यसै गजलको वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज शनिबारको साँझमा पनि हामी गजल सिक्नेहरूका लागि केही विशेष प्रस्तुतिका साथ आइपुगेका छौं। विशेष प्रस्तुति मैले यसकारण पनि भन्दैछु कि गजल सिक्नेहरूका लागि गएको दुईवटा शनिबारको कार्यक्रम प्रभावकारी रह्यो भन्ने प्रतिक्रिया मैले पाइरहेको छु र मलाई यसले अझ हौसला बढाएको छ र बुलबुललाई मैले केही हप्ता यस्तै क्रममा अगाडि बढाउने सोच पनि गरेको छु शनिबारको बुलबुललाई। त्यसो त शनिबारकै बुलबुलमा मैले प्रस्तुत गरिरहँदा कतिपय गजल हरूमा त्रुटिपूर्ण वाचन पनि गरेको रहेछु, त्यो औँलाइदिनु भएकोमा हार्दिक धन्यवाद तपाईँलाई। जस्तो गएको साता मैले रदिफ भएको गजललाई मुरद्दफ गजल भनेर वाचन गैर मुरद्दफ गजल भनेर वाचन गरेको रहेछु, मलाई औँलाइदिनु भएको छ मित्रहरूले, यसको लागि तपाईँलाई हार्दिक धन्यवाद। कतिपय प्रसङ्गहरू रेडियोमा प्रत्यक्ष बोल्दा बोल्दै हामीले गर्दैनौँ भनेको त्रुटि पनि हुन जान्छ, त्यसका लागि क्षमा चाहन्छौँ र आजको कार्यक्रममा सकेसम्म ती त्रुटिहरूलाई सच्याएर प्रस्तुत गर्ने तर्खरमा छु। आजको कार्यक्रममा गजलका नियम र सिद्धान्त मात्रै नभएर गजलको उदाहरण लिएर आइपुगेको छु म। अस्तिको कार्यक्रममा प्रस्तुत भएका कुराहरूलाई अझ बढी छर्लङ्ग्याउने गरी प्रस्तुति राखिदिनु भयो भने सजिलो हुन्छ भन्ने प्रतिक्रिया यो हप्ता प्राप्त भइरहेकोले मैले आजको कार्यक्रममा जम्मा साङ्गीतिक गजल थोरै बजाउनेछु र दुईवटा मात्रै गजलको उदाहरण लिएर ती गजलहरूको संरचना बारेमा फेरि हामी छलफल गर्नेछौँ। म कार्यक्रमलाई अगाडि बढाउनुभन्दा अघि गएको साता हामीले जुन प्रसङ्ग गरेका थियौँ त्यो प्रसङ्गलाई संक्षेपमा एकपटक फेरि ल्याउँछु। गजलका अङ्गहरूका बारेमा हामीले कुरा गरेका थियौँ, जसमा शेर, जसलाई गजलमा दुई दुई पङ्क्तिका विभिन्न गुच्छाहरूलाई शेर भनिन्छ भनेर बताएका थियौँ। शेर अरबी भाषाको शब्द हो र यसको शाब्दिक अर्थ कपाल हुन्छ। गजलमा भएका शेरहरूमा विषयवस्तुको विकास क्रमबद्ध रूपमा अगाडि बढेको पनि हुनसक्छ र सबै शेरहरू स्वतन्त्र प्रकारका पनि हुन सक्छन् भन्ने जानकारी कृष्णहरि बरालको लेखबाट हामीले लिएका थियौँ। त्यस्तै मिश्रा, हरेक शेरको प्रत्येक पङ्क्तिलाई मिश्रा भनिन्छ भने पहिलो पङ्क्तिलाई मिसरे उला र दोस्रो पङ्क्तिलाई मिसरे सानी भनिन्छ। त्यसै गरी मतलाबारे बताउँदा गजलको पहिलो शेरलाई मतला अथवा मतला भनिन्छ। मतलाको शाब्दिक अर्थ उदय हुनु वा आरम्भ हुनु भन्ने हुन्छ। र मक्ताको विषयमा केही कुरा कन्फ्युज भयो भनेर इमेलहरू पठाउनु भएको छ बुलबुलिनहरूले, म मक्ताको बारेमा चाहिँ अस्ति जसरी भनिएको ती सबै कुरालाई यहाँ जस्ताको जस्तै साभार गर्छु। कृष्णहरि बरालको लेख, गजलको अन्तिम शेरलाई मकता अथवा मक्ता भनिन्छ। मक्ताको शाब्दिक अर्थ काटिएको भन्ने हुन्छ। यसमा गजलकारले आफ्नो उपनाम पनि प्रयोग गरेको हुन्छ। यदि उपनाम प्रयोग गरिएको छैन भने यसलाई मक्ता नभनी अन्तिम शेर नै भन्नुपर्छ भनिएको थियो र यहाँनिर फेरि तखल्लुसको प्रसङ्ग आएन भन्नुभएको थियो। तखल्लुसको प्रसङ्ग चाहिँ हामीले केही बेर पछि कुराकानी गरेका थियौँ। उपनाम प्रयोग भएको छ भने त्यो उपनामलाई तखल्लुस भनिन्छ र उपनाम प्रयोग भएको शेरलाई चाहिँ हामी मक्ता भन्छौँ भन्ने प्रसङ्ग उठेको थियो। यदि अस्तिको कार्यक्रममा यो कुरा स्पष्ट हुन गएको थिएन भने आजको शनिबार स्पष्ट भयो होला भन्ने म अनुमान गर्छु। त्यसै गरी कृष्ण हरिबरालले काफिया बारेमा लेख्नुभएको छ, गजलमा काफिया आवश्यक हुन्छ, यो अरबी भाषाको पुलुङ्गी शब्द हो र यसको शाब्दिक अर्थ बारम्बार आउने भन्ने हुन्छ। काफियाको अर्थ अनुप्रास वा तुक हो। गजलको मतला भागमा भएका दुवै मिश्रामा काफियाको प्रयोग अनिवार्य हुन्छ भने अन्य शेरहरूमा दोस्रा पंक्तिमा पनि यसको प्रयोग आवश्यक छ। यदि गजलको दोस्रो शेरका दुवै पंक्तिमा पनि काफियाको प्रयोग भएको भए यसलाई हुस्ने मतला वा मतलाए सानी भनिन्छ। र रदीफबारे हामीले बताएका थियौं, प्रत्येक शेरमा काफियाका पछाडि दोहोरिने शब्द वा शब्द समूहलाई रदीफ भनिन्छ। रदीफ अरबी शब्द हो र यसको शाब्दिक अर्थ घोडा वा ऊँटमा पछाडि बसेको व्यक्ति तथा गजलमा काफिया भन्दा पछि आउने शब्द भन्ने हुन्छ। गजलमा रदीफ काफिया जस्तै मतला भागमा भएका दुवै शेरमा तथा अन्य शेरहरूमा दोस्रा पंक्तिमा आउने गर्छ भन्ने प्रसङ्ग समनका कुरा गरेका थियौं र तखल्लुस भनेको गजलकारको उपनामलाई तखल्लुस भनिन्छ भनेर बताएका थियौं। यी प्रसङ्ग मैले गएको शनिबारको प्रसङ्गलाई संक्षेपमा बताएको हुँ। आजको प्रसङ्ग नयाँ आउनेछन्। सुरुवातमा यो एउटा सांगीतिक गजल। लेके आ गया शायद मैं जिंदगी की सहर लेके आ गया कातिल को आज अपने ही घर लेके आ गया शायद मैं जिंदगी की सहर लेके आ गया नश्तर है मेरे हाथ में कांधों पे मैं कदा नश्तर है मेरे हाथ में कांधों पे मैं कदा लो मैं इलाज दर्द जिगर लेके आ गया फकीर सनम कदे मिना आता मैं लौट कर फकीर सनम कदे मिना आता मैं लौट कर एक जख्म भर गया था इधर लेके आ गया शायद मैं जिंदगी की सहर लेके आ गया कातिल को आज अपने ही घर लेके आ गया भक्तहरूसँग ईश्वर पराजित भए अनि मन्दिर र मस्जिदमा विभाजित भए भक्तहरूसँग ईश्वर पराजित भए अनि मन्दिर र मस्जिदमा विभाजित भए कति सुन्दर अपराध गरेछ उसले कति सुन्दर अपराध गरेछ उसले सजायहरू पनि वरदान साबित भए अनि मन्दिर र मस्जिदमा विभाजित भए जानी जानी हार्न थाले जम्मै बाजीहरू जानी जानी हार्न थाले जम्मै बाजीहरू उनीहरू जितबाट त्यति आजित भए अनि मन्दिर र मस्जिदमा विभाजित भए यता उसले रुख काटेर घर बनायो यता उसले रुख काटेर घर बनायो उता चराहरू घरबाट विस्थापित भए अनि मन्दिर र मस्जिदमा विभाजित भए नीरज केही बन्न सक्दैन भन्थ्यो ज्योतिष नीरज केही बन्न सक्दैन भन्थ्यो ज्योतिष हातका रेखाहरू झुटा प्रमाणित भए भक्तहरूसँग ईश्वर पराजित भए अनि मन्दिर र मस्जिदमा विभाजित भए तलास गजल संग्रहका गजलकार डाक्टर नीरज भट्टराईको गजल थियो यो मैले तलासबाटै यसलाई वाचन गरेको थिएँ उहाँ नेपालमा हुनुहुन्थ्यो र अहिले आफ्नो उच्च अध्ययनका लागि बङ्गलादेशमा अध्ययनरत हुनुहुन्छ डाक्टर नीरज भट्टराई उहाँका अरू पनि गजल संग्रहहरू आउन् हाम्रो साधुवाद मैले यो गजल वाचन गरेँ अब आजको कार्यक्रममा म एउटा गजल उदाहरण लिँदैछु त्यसो त म दुईवटा गजलको उदाहरण लिन्छु आज एउटा छोटो मिटरको गजल र अर्को लामो मिटरको गजल उदाहरण लिँदैछु बर्दियाली प्रतिनिधि गजलबाट लिँदैछु मैले यसलाई यसको सम्पादन श्रेष्ठ समन्त्रीले गर्नुभएको हो र बर्दियाली प्रतिनिधि गजलमा संग्रहित निर्जल आकाशको गजललाई मैले एउटा उदाहरणको रूपमा यहाँ लिएको छु उहाँको जन्म विक्रम सम्वत 2041 साल असोज 13 गते देउडाकला 9 पीसीओ चोक ककौरा बर्दिया उहाँको निवास गजलकार निर्जल आकाशको वास्तविक नाम विनोद अधिकारी हो 60 दशकको सुरुवातीसँगै गजलमय उपस्थिति जनाएका निर्जलका गजलहरू 62-63 छापामा प्रकाशित भएको हो सम्पादकले लेखेका छन् दर्शन र विचारलाई महत्वका साथ प्रस्तुत गर्ने निर्जलका गजलमा पनि समसामयिकता सामाजिक विसङ्गति प्रेमका झन्कारहरू पाइन्छ उनका गजलहरू मध्यपश्चिमका गजल हस्ताक्षर संयुक्त बर्दियाली गजल सरोवर संयुक्त लगायत विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित संग्रहित छन् भनेर सम्पादकले लेख्नु भएको छ म निर्जल आकाशको एउटा गजललाई उदाहरणको रूपमा आज प्रस्तुत गर्दैछु यो गजल 5 शेरको छ र छोटो मिटर भनेको छोटा छोटा शब्दहरूको पङ्क्तिलाई हामी मिटर भनेर बोल्ने गर्छौँ बोलीचालीको भाषामा खै कसले त्यस्तो मति बनायो यति मात्रैको मिटर छ यो खै कसले त्यस्तो मति बनायो खै कसले त्यस्तो मति बनायो करिब 10 अक्षरको गजल छ यो 10 अथवा 11 अक्षरको तपाईँले एउटा मिटर सुरु गर्नुभयो भने त्यसैमा एक अक्षर बढी वा घटी मात्रै गरेर अर्को पङ्क्ति लेख्दै जानुभयो भने गजल तपाईँले लेखेको मिल्न जान्छ र तपाईँले त्यसमा धेरै लेख्नुभयो अथवा धेरै सब अक्षरहरू राख्नुभयो अथवा धेरै कम अक्षरहरू राख्नुभयो भने वाचन गर्दाखेरि मिल्दैन खै कसले त्यस्तो मति बनायो खै कसले त्यस्तो मति बनायो शिवजीका निम्ति सती बनायो यहाँ मति र सती काफियाको रूपमा आएका छन् र बनायो बनायो रदीपको रूपमा आएका छन् रदीफ भनेको दोहोरिने शब्द वा शब्द समूह भने काफिया दोहोरिने नै सुन्दा उस्तै लाग्छ। खै कसले त्यस्तो मती बनायो, शिवजीका निम्ति सती बनायो। यसको दोस्रो शेर, चराचर जगतले स्तुति गर्ने, चराचर जगतले स्तुति गर्ने भन्दा पनि यहाँ 4, 3, 7 र 11 अक्षरको पंक्ति बन्न गएको छ र 10, 11 र 12 को बीचमा यी पंक्तिहरू गुज्रिए भने यो गजलमा मिटर मिलेको ठहर्छ। देवी चण्डी भगवती बनायो, चराचर जगतले स्तुति गर्ने देवी चण्डी भगवती बनायो, शिवजीका निम्ति सती बनायो। भगवती काफियाको रूपमा आयो, दोस्रो शेरको दोस्रो पंक्तिमा प्रयोग भयो र बनायो फेरि रदीफ आइहाल्यो। चराचर जगतले स्तुति गर्ने देवी चण्डी भगवती बनायो, शिवजीका निम्ति सती बनायो। र अब तेस्रो शेरमा सौन्दर्य प्रेम सदाचार करुणा, यो एउटा पंक्ति भयो तेस्रो शेरको। सौन्दर्य प्रेम सदाचार करुणा मिसरीय उदा भयो। अब मिसरीय सानीले यसलाई पुष्टि गर्छ, सौन्दर्य प्रेम सदाचार करुणा लाग्छ विधाताले अति बनायो, शिवजीका निम्ति सती बनायो। अर्धचेत भई लास बोकी हिँड्ने, अर्को शेर, अर्धचेत भई लास बोकी हिँड्ने प्रेमले महादेवको गति बनायो, शिवजीका निम्ति सती बनायो। अग्निमा होमी प्राण दिइन् उनले, अन्तिम शेर, अग्निमा होमी प्राण दिइन् उनले फेरि उनैलाई पार्वती बनायो, खै कसले त्यस्तो मती बनायो, शिवजीका निम्ति सती बनायो। र तपाईँले गजल वाचन गर्दा काफियामा अलिकति जोड दिएर वाचन गर्नुहोला भनेर मैले अस्ति बताएको थिएँ। बिल्कुलै गजल सिक्दै गरेकाहरूको लागि मात्रै प्रभावकारी रहन्छ जस्तो लागेको छ मलाई यो कार्यक्रम। खै कसले त्यस्तो मती बनायो, यो पंक्तिलाई हामी दुई पटक पढ्छौँ र पछिल्लो पंक्तिलाई एक पटक मात्रै पढ्छौँ। त्यसरी वाचन गरिरहँदा मती र सतीमा हामीले विशेष जोड दिन्छौँ, स्ट्रेस दिन्छौँ। खै कसले त्यस्तो मती बनायो, शिवजीका निम्ति सती बनायो। चराचर जगतले स्तुति गर्ने, यसलाई फेरि दुई पटक पढ्छौँ, चराचर जगतले स्तुति गर्ने देवी चण्डी भगवती बनायो। त्यसपछि हामी पहिलो मतलाको पछिल्लो शेर पढ्छौँ, चराचर जगतले स्तुति गर्ने देवी चण्डी भगवती बनायो, शिवजीका निम्ति सती बनायो। सौन्दर्य प्रेम सदाचार करुणा, फेरि पढ्छौँ, सौन्दर्य प्रेम सदाचार करुणा लाग्छ विधाताले अति बनायो, शिवजीका निम्ति सती बनायो। अर्धचेत भई लास बोकी हिँड्ने, दुई पटक पढ्छौँ, अर्धचेत भई लास बोकी हिँड्ने प्रेमले महादेवको गति बनायो, शिवजीका निम्ति सती बनायो। अग्निमा होमिए प्राण दिइन् उनले, दुई पटक, अग्निमा होमिए प्राण दिइन् उनले फेरि उनैलाई पार्वती बनायो, खै कसले त्यस्तो मती बनायो, शिवजीका निम्ति सती बनायो। यसरी आजको कार्यक्रममा मैले वाचन गर्दाखेरिको दुई दुई पटक वा एक एक पटक बताएको कुरा, यो नै एकदम कडा नियम, यही नै पालना गर्नुपर्ने भन्ने छैन। गजल वाचन गर्दा आफ्नो आफ्नो शैलीले वाचन गर्न सकिन्छ। मोटामोटी प्रचलनमा आएको कुरालाई मात्रै मैले यहाँ राखेको छु। कसैले एउटै मिसरीय उलाको पूरा पंक्ति पहिला नपढेर आधा पंक्तिमा पनि रहस्य दिएर रोक्न सक्नुहुन्छ। तसर्थ यो नै अन्तिम नियम अथवा यो मात्रै एउटै मात्र नियम भन्ने रूपमा नबुझ्नुहोला गजल जानकारहरूले कृपया, र गजल सिक्नका लागि सजिलो होस् भनेर चलिरहेको चलन अनुसारको मैले छोटो मिटरको एउटा गजल निर्जल आकाशको बर्दियाली प्रतिनिधि गजलबाट उदाहरण दिएको हुँ। योभन्दा पछिल्लो चरणमा म लामो मिटरको एउटा गजल लिनेछु, अहिलेलाई एउटा साङ्गीतिक गजलको पालो भएको छ। तुम्हारे खत में नया एक सलाम किसका था, तुम्हारे खत में नया एक सलाम किसका था, न था रकीब तो आखिर वो नाम किसका था, तुम्हारे खत एक सलाम किसका था। तुम्हारे खत में, तुम्हारे खत में नया एक सलाम किसका था, न था रकीब तो आखिर वो नाम किसका था, इसका था। रहा न दिल में वो बेदर्द और दर्द रहा, रहा न दिल में वो बेदर्द और दर्द रहा। मकीम कौन हुआ है, मकाम किसका था। मतीन कौन हुआ है, मकाम किसका था। तुम्हारे खत में नया एक सलाम किसका था। वफा करेंगे निभाएंगे बात मानेंगे, वफा करेंगे निभाएंगे बात मानेंगे। तुम्हें भी याद है कुछ ये कलाम किसका था। तुम्हें भी याद है कुछ ये कलाम किसका था। तुम्हारे खत में नया एक सलाम किसका था। तुम्हारे खत में नया एक सलाम किसका था। गुजर गया वो जमाना कहें तो किस से कहें, ख्याल दिल को मेरे सुबह शाम किसका था। ख्याल दिल को मेरे सुबह शाम किसका था। न था रकीब तो आखिर वो नाम किसका था। तुम्हारे खत में नया एक सलाम किसका था। तुम्हारे खत में नया एक सलाम किसका था। बुलबुल एउटा ईरानी चरा। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल पहाड़को टुप्पोमा उभिएर चिच्चाइरहेथ्यो, पहाड़को टुप्पोमा उभिएर चिच्चाइरहेथ्यो। उसको आवाज गुन्जिँदै फिर्ता आइरहेथ्यो। यो प्यास भन्ने चीज बडो अजीब रहेछ, यो प्यास भन्ने चीज बडो अजीब रहेछ। ऊ समुद्र पिएर पनि तिर्खाइरहेथ्यो। उसको आवाज गुन्जिँदै फिर्ता आइरहेथ्यो। उसले सुरु के गरेथ्यो बच्चाले अन्त्य गरिदियो। उसले सुरु के गरेथ्यो बच्चाले अन्त्य गरिदियो। ऊ बच्चालाई पुरानै कथा सुनाइरहेथ्यो। उसको आवाज गुन्जिँदै फिर्ता आइरहेथ्यो। एउटा फल राखिएको थियो हाम्रो शिरमाथि। एउटा फल राखिएको थियो हाम्रो शिरमाथि। कोही उसलाई तीर चलाउन सिकाइरहेथ्यो। उसको आवाज गुन्जिँदै फिर्ता आइरहेथ्यो। छोराले दूध पिउने जिद्दी गरेपछि गरिबले पानीमा गहुँको पिठो घोलेर पिलाइरहेथ्यो। पहाडको टुप्पोमा उभिएर चिच्चाइरहेथ्यो। उसको आवाज गुन्जिँदै फिर्ता आइरहेथ्यो। मैले तलास संग्रहबाटै वाचन गरेको थिएँ। डाक्टर निरज भट्टराईको गजल यो। डाक्टर निरज भट्टराईका योभन्दा अघि वाचन गरेको गजलमा पनि रदीफ थिएन र अहिलेको गजलमा पनि रदीफ छैन। काफिया मात्रै भएको गजल मैले वाचन गरेको थिएँ। हामी बुलबुलमा आज गजलको मिटरबारे पनि कुराकानी गर्दै गजललाई हामी कसरी वाचन गर्छौँ भन्ने विषयमा प्रसङ्ग उठाइरहेका छौँ। बर्दियाली प्रतिनिधि गजल श्रेष्ठ समनश्रीको सम्पादनमा निस्केको पत्रिकाबाट मैले अब लिएको गजल छु अञ्जु स्मारिका सिंहको। उहाँको जन्म विकासमा 2046 साउन 16 गते श्री स्थान दैलेखमा भएको हो। गुलरिया आनन्दनगर बर्दियामा अहिले बस्नुहुन्छ। भेरी साहित्य समाज बाँकेसँग आबद्ध हुनुहुन्छ। मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा बर्दियासँग पनि हुनुहुन्छ र युवा चेतना तथा सामुदायिक विकास मञ्च बर्दियाद्वारा सम्मान पाउनुभएको छ। समसामयिकता, विकृति, विसङ्गति, प्रेम र नारी विद्रोहलाई मुख्य विषयवस्तु बनाएर गजल सिर्जना गर्ने गजलकार अञ्जु स्मारिकाले गजल लेखनलाई 63-64 यता तीव्रता दिएकी हुन्। उनको पहिलो गजल 2065 बर्दियाली गजल सरोवरमा प्रकाशित भएको हो। नेपालमै पहिलो एकल नारी गजल वाचन कार्यक्रम दावी गर्ने गजलकार अञ्जु स्मारिकाले सो कार्यक्रम 2067 कार्तिक 26 गते सम्पन्न गरेकी हुन्। यिनका गजलहरू गजल मञ्जरी, प्यास, बर्दियाली गजल सरोवर लगायत पत्रिका र संग्रहमा समेटिएका छन् भन्दै सम्पादकले उहाँको बारेमा बताउनुभयो। अब उहाँको एउटा लामो मिटरको गजल छ जसमा आउँदा पनि हतारमा थियो, जाँदा पनि हतारमा थियो, आउँदा पनि हतारमा थियो, जाँदा पनि हतारमा थियो। करिब करिब 14-15 अक्षरको मिटर बनेको छ यो र लामो मिटरमा रहेको गजल छ। यसमा हतारमा, करारमा, बजारमा, व्यापारमा, विचारमा र प्रहारमा काफिया छन् भने थियो भन्ने शब्द रदीफको रूपमा आएको छ। हामी यो गजल वाचन गर्दा पनि लामो मिटरको हुँदाखेरि पनि हामीले काफियालाई चाहिँ ध्यान दिनुपर्छ। काफिया कुन हो भन्ने चिनेपछि वाचन गर्दाखेरि काफियामा हामीले जोड दिएर वाचन गर्छौँ। उदाहरणको लागि यो गजलको पहिलो शेर मतला यस्तो छ। आउँदा पनि हतारमा थियो, जाँदा पनि हतारमा थियो, आउँदा पनि हतारमा थियो, जाँदा पनि हतारमा थियो, तिम्रो बस्तीमा मेरो निम्ति छोटो थियो, करारमा थियो, तिम्रो बस्तीमा मेरो नियुक्ति छोटो थियो, करारमा थियो। यसैलाई हामी अर्को तरिकाले पनि वाचन गर्न सक्छौँ। आउँदा पनि हतारमा थियो, आउँदा पनि हतारमा थियो, जाँदा पनि हतारमा थियो, तिम्रो बस्तीमा मेरो निम्ति छोटो थियो, करारमा थियो। दोस्रो शेरको पहिलो पंक्ति यसरी वाचन गर्छौ। यो देशलाई सतीले सरापेको हो रहेछ स्वीकारे मैले, यो देशलाई सतीले सरापेको हो रहेछ स्वीकारे मैले, मेरो श्रीमान न्यायाधीश थियो लास बजारमा थियो, तिम्रो बस्तीमा मेरो नियुक्ति छोटो थियो, करारमा थियो। तेस्रो शेर, लेखकहरू किताबको खरिद बिक्री किन गरिरहेछन्, लेखकहरू किताबको खरिद बिक्री किन गरिरहेछन्, धेरै फाइदा त मदिराको व्यापारमा थियो, तिम्रो बस्तीमा मेरो निम्ति नियुक्ति छोटो थियो, करारमा थियो, ईश्वरले सुनवाई नगरेपछि फैसला नसुनाएपछि। यसको चौथो शेरमा, ईश्वरले सुनवाई नगरेपछि फैसला नसुनाएपछि के गर्यो कुन्नी मान्छे मूर्ति बन्ने विचारमा थियो, तिम्रो बस्तीमा मेरो नियुक्ति छोटो थियो, करारमा थियो। अन्तिम शेर, हौसला शून्य भएर जिन्दगी अचेल निस्सार भएको छ, हौसला शून्य भएर जिन्दगी अचेल निस्सार भएको छ, मलाई सम्झना छ कुनै बेला समयको प्रहारमा थियो, आउँदा पनि हतारमा थियो, जाँदा पनि हतारमा थियो, तिम्रो बस्तीमा मेरो निम्ति नियुक्ति छोटो थियो, करारमा थियो। मलाई लाग्छ यो निम्ति मैले पटक पटक दोहोऱ्याइरहेको छु, यहाँ निम्ति नै छापिएको छ। यो नियुक्ति शब्द हो कि जस्तो लाग्छ, छपाईमा त्रुटि भयो भन्ने हिसाबले मैले यसलाई सच्याएर वाचन गरेको छु। हतारमा, करारमा, बजारमा, व्यापारमा, विचारमा र प्रहारमा काफिया रहेको र थियो रदीफ रहेको यो गजल मैले वाचन गरेँ अञ्जु स्मारिका सिंहको। यो वाचनसँगै अब फेरि अर्को एउटा साङ्गीतिक गजलको पालो भएको छ। गजल में غزل میں بندش و الفاظ ہی نہیں کافی، غزل میں بندش و الفاظ ہی نہیں کافی، جگر کا خون بھی کچھ چاہیے اثر کے لیے، تمہارے شہر کا موسم موسم موسم موسم موسم موسم، تمہارے شہر کا موسم، تمہارے شہر کا موسم بڑا سہانا لگے، تمہارے شہر کا موسم بڑا سہانا لگے، میں ایک شام چرا لوں اگر برا نہ لگے، میں ایک شام چرا لوں اگر برا نہ لگے، تمہارے شہر کا موسم، جو ڈوبنا ہے جو ڈوبنا ہے تو اتنے سکون سے ڈوبو، جو ڈوبنا ہے تو اتنے سکون سے ڈوبو، ڈوبو ڈوبو، سارے گا رے سارے دھنی سا دھنی دگا دھنی رے دگا سارے دھنی سا سارے گا رے سارے دگا رے ماما گرے گرے ماما گڑھا را مدا گاما گڑھا را مانی نی دا مدا مدا نی دا، جو ڈوبنا جو ڈوبنا ہے تو اتنے سکون سے ڈوبو کہ آس پاس کہ آس پاس کی لہروں کو بھی پتا نہ لگے، کہ آس پاس کی لہروں کو بھی پتا نہ لگے، کہ آس پاس کی لہروں کو بھی پتا نہ لگے، تمہارے شہر کا موسم، تمہارے بس میں اگر ہو تمہارے بس میں اگر ہو تو بھول جاؤ ہمیں، تمہارے بس میں اگر ہو تو بھول جاؤ ہمیں، بھول جاؤ ہمیں، تمہارے بس میں اگر ہو تو بھول جاؤ ہمیں، تمہیں بھلانے میں شاید ہمیں زمانہ لگے، تمہیں بھلانے میں شاید ہمیں زمانہ لگے، تمہارے شہر کا موسم بڑا سہانا لگے، न जाने क्या है, न जाने क्या है किसी की उदास आंखों में, न जाने क्या है किसी की उदास आंखों में, वो मुँह छिपा के भी जाए तो बेवफा न लगे, वो मुँह छिपा के भी जाए तो बेवफा न लगे, तुम्हारे शहर का हमारे प्यार से, हमारे प्यार से जलने लगी है एक दुनिया, हमारे प्यार से जलने लगी है एक दुनिया, हमारे प्यार से जलने लगी है एक दुनिया, दुआ करो किसी दुश्मन की बद्दुआ न लगे, दुआ करो किसी दुश्मन की बद्दुआ न लगे, तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे, मैं एक शाम चुरा लूं अगर बुरा न लगे, तुम्हारे शहर का मौसम, तुम्हारे शहर का मौसम, तुम्हारे शहर का मौसम। गजल सिक्नेहरूका लागि शनिबारको बुलबुलमा हामीले विशेष प्रस्तुति दिइरहेका छौँ। आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? अब हामी करिब करिब आजको कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँलाई यो जानकारी कस्तो लागिरहेको छ? कृपया अरू जानकारी कस्तो किसिमको चाहनुहुन्छ त्यो पनि लेखेर पठाउनुहोला। हामी आजको लागि बिदा हुने तर्खरमा छौँ। बुलबुलमा पत्राचार गर्नको लागि हाम्रो ठेगाना कार्यक्रम बुलबुल उज्यालो 19 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, इमेल ठेगाना bulbul@unn.com.np। हवस् त, अर्को दिनसम्मका लागि, बुधबारसम्मका लागि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बिदा हुँदैछौँ। जाँदा जाँदै तलास गजल संग्रहका डाक्टर नीरज भट्टराईको गजल वाचन गर्दै शुभरात्रि भन्छौँ। कि अनुहार हुनुपर्छ कि होनहार हुनुपर्छ, कि अनुहार हुनुपर्छ कि होनहार हुनुपर्छ, होइन भने बाँच्नलाई बेग्लै संसार हुनुपर्छ। किन अग्लिँदैन सगरमाथा अवश्य अग्लिन्छ, किन अग्लिँदैन सगरमाथा अवश्य अग्लिन्छ, उठाउने हाम्रा हातहरू दमदार हुनुपर्छ, होइन भने बाँच्नलाई बेग्लै संसार हुनुपर्छ। म रुख हल्लाएर झारिदिन्छु माटोमा ताराहरू, म रुख हल्लाएर झारिदिन्छु माटोमा ताराहरू, मसँग तिमी हुनुपर्छ र तिमी तयार हुनुपर्छ, होइन भने बाँच्नलाई बेग्लै संसार हुनुपर्छ। डराउनुपर्छ आफ्नै गोजीमा छुरा हुँदा पनि, डराउनुपर्छ आफ्नै गोजीमा छुरा हुँदा पनि, अचेल आफ्नै हातदेखि होसियार हुनुपर्छ, होइन भने बाँच्नलाई बेग्लै संसार हुनुपर्छ। ढुङ्गा पनि बोलिसक्यो माटो पनि बोलिसक्यो, ढुङ्गा पनि बोलिसक्यो माटो पनि बोलिसक्यो, ऊ चुपचाप छ ऊ पक्कै सरकार हुनुपर्छ। कि अनुहार हुनुपर्छ कि होनहार हुनुपर्छ, होइन भने बाँच्नलाई बेग्लै संसार हुनुपर्छ। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।